Book 2 58 58 اجزاء الجسم شرير کے انگ شرير کے انگ ارسم رجلا میں ایک آدمی کا چتر بناتا ہوں मैं एक आदमी का चित्र बनाती हूँ। الرأس أولاً सबसे पहले मस्तक सबसे पहले मस्तक الرجل يرتدي قبعة आदमी ने टोपी पहनी है आदमी ने टोपी पहनी है الشعر لا يراه أحد उसके बाल नहीं दिखते उसके बाल नहीं दिखते الأذنان لا يراهما أحد أيضا उसके कान भी नहीं दिखते उसके कान भी नहीं दिखते الظهر لا يراه أحد أيضا उसकी पीठ भी नहीं दिखती उसकी पीठ भी नहीं दिखती ارسم العينين والفم میں آنکھیں اور منہ بناتا ہوں میں آنکھیں اور منہ بناتی ہوں الرجل يرقص ويضحك آدمی ناچ رہا ہے اور مسکرا رہا ہے آدمی ناچ رہا ہے اور مسکرا رہا ہے الرجل له انف طويل آدمی کی ناک لمبی ہے آدمی کی ناک لمبی ہے هو يحمل بيديه عصا اس کے ہاتھوں میں ایک چھڑی ہے اس کے ہاتھوں میں ایک چھڑی ہے هو يرتدي وشاحا حول العنق उसने गले में एक शाल ओढ़ी हुई है उसने गले में एक शाल ओढ़ी हुई है الفصل شتاء والجو بارد जाड़े का समय है और काफी ठंड है जाड़े का समय है और काफी ठंड है الذراعان قويتان बाहें मजबूत हैं बाहें मजबूत हैं الساقان ايضا قويتان टांगें भी मजबूत हैं टांगें भी मजबूत हैं الرجل مصنوع من الثلج ये एक हिम मानव है ये एक हिम मानव है هو لا يرتدي بنطلونا بنطالا ولا معطفا उसने पतलून और कोट नहीं पहना है उसने पतलून और कोट नहीं पहना है لكن الرجل غير بردان लेकिन उसे सर्दी नहीं لگ رہی ہے لكن اسے سردی نہیں لگ رہی ہے هو رجل من ثلج ये एक हिम मानव है ये एक हिम मानव है